मित्र राज अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो कार्यक्रम अर्पण समर्पण। हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समय रहने गर्दछ र कार्यक्रम अर्पण समर्पणमा हामीले अगाडि बढाउने गीत मार्फत तपाईँ आफन्त घर परिवार प्रियजन सम्पूर्णका लागि सम्झना समर्पण गर्न सक्नुहुन्छ, साथमा कसैलाई केही सन्देश दिनु छ भने सन्देश पनि दिन सक्नुहुन्छ। कार्यक्रममा सहभागिता जनाउनका लागि हाम्रो टेलिफोन नम्बर रहेको छ 0556363332 अनि 0556363333। यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा पाएको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज मैले राम्रोसँग सुन्न पाइनँ। कोराकदेखि शान्ति लामा। शान्तिजी के छ खबर सुनाउनुहोस्। अनि आज त कोराकतिर पनि शीतलै होला नि शान्तिजी? आज पानी पर्ला पर्ला जस्तो भइरहेछ यता पनि, कोराकतिरको स्थिति के छ बरु? पानी पऱ्यो भने बल्ल यो लामो समयदेखिको गर्मी हराउँछ कि होइन? कसलाई सम्झने आज? धन्यवाद आशोक अनि प्रवीण भाइ रमेश खुसीराम बहिनी शर्मिला अनि मलाई माया गर्ने कुमार अनि म मेरो घर परिवारलाई मेरो बुवा आमालाई बहिनी सुशीला भाइ दिपेन्द्र अनि मलाई किन नकिन्न सम्पूर्णलाई। शान्तिजी आउँदै गर्नुहोला कार्यक्रममा फेरि फेरि पनि, अहिले भने छुट्टिन्छौँ। नमस्कार। शान्ति लामा आउनुभएको थियो कोराकबाट आफ्ना सम्पूर्ण साथीभाइहरूको लागि सम्झना अगाडि बढाइसक्नुभयो। फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा रह्यो, यहाँनिर उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सुकलाल लामा। सुनाउनु सुकलालजीको खबर के छ? सुकलालजीको हाल खबर के छ सुनाउनुहोस्। ठिकै छ दादा। अनि खाजा खानुभयो सुकलालजीले? हजुर। खाजा खाइसक्नु भयो है? हजुर। पानी पर्ला छ कोराकतिर पनि? हजुर। पक्कै पनि यो गर्मी हराउनका लागि पानी एकदमै आवश्यक छ, साथमा खेती किसानी गर्ने किसान दाजुभाइका लागि पनि मकै मर्न लागिसकेको छ खेतैमा, होइन? कसलाई सम्झने आज? धन्यवाद। अनि मिना पुलाई, अनि वीरबहादुर दादा भाउजू, अनि रमेश भाइ, अनि प्रज्वल प्रवीण, अनि कुमार अशोक भन्ने सम्पूर्ण दादा। सुकलालजी आउँदै गर्नुहोला अहिले भने छुट्टियौँ। नमस्कार। सुकलाल लामा आउनुभएको थियो कोराकबाट आफ्ना सम्पूर्ण साथीभाइ इष्टमित्र सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भयो। यति बेला भने गीत नै सुन्ने बेला भएको छ तपाईँको लागि, पृष्ठभूमिमा गुन्जिसकेको छ यो सुमधुर धुन, यसै गीतलाई अलिकति ठुलो बनाउन चाहन्छु। पानी को भेद मर्दैन मैले रूपमा जलुका देखेपछि मायालाई झुरलुक्कै मेरो मन हुन्छ हलुका, निकै सुमधुर भाका यहाँनिर हामीले सुनिसकेका छौँ। र आजको कार्यक्रममा लोकदोहोरी गीत बज्ने गर्दछ स्वयं रूप मैले अगाडि बढाएँ तपाईँका लागि भाका। र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ कार्यक्रममा, उहाँसँगै कुराकानी गरौँ ढिला नगरिकन। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता। सुनिताजी के छ हालखबर? मेरो पनि एकदम ठिक छ। सुनिताजी भर्खर निन्द्राबाट बिउजिनु भएको जस्तो आवाज आइरहेछ नि, किन हो? रुगा चाहिँ लागिरहेछ होइन? म पनि करिब एक महिनादेखि रुगाबाटै पीडित भइरहेछु है। एकदमै रुगाको कारणले हो होइन? अब एक न एक दिन कसो सम्झन होला होइन र? आज कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झने? हजुरलाई धन्यवाद। अनि राज दाईलाई, प्रतीक्षालाई, अर्पण हो लिनुलाई, मलाई चिन्ने नचिन सम्पूर्णलाई। सुनिताजी आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। सुनिता आउनुभएको थियो कुमरोजबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो। र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा राजबाट पाइरहेको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो तर सम्पर्कबाट टाढा भइसक्नुभयो भन्ने इसारा राजको रह्यो। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र परदेशमा रहेर पनि आफ्नो गाउँठाउँमा बज्ने भाकाहरू कति बेला कार्यक्रम अर्पण समर्पणले लिएर आउला अनि आफ्ना साथीभाइहरूको कुरा कति बेला सुन्न पाइएला भनेर अनलाइनमा हामीलाई कुरिएर बसिदिनु हुने सम्पूर्ण आत्मीय मित्रहरूलाई पनि धन्यवाद व्यक्त गर्दै कोही मित्र यहाँनिर हुनुहुन्छ उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मिलीजुली चोकबाट डेन्जर काप्री। होइन मैले चिने नि त आज त्यही दिन, अब आज मैले डर लाग्न छोडेँ नि त। अनि अब डर सबै भएको, अब डेन्जर चाहिँ एकदम सामान्य हुनुहुँदो रहेछ, हामी जस्तै हुनुहुँदो रहेछ भन्ने थाहा भयो क्या। अनि डेन्जर चाहिँ खाजा खानुभयो? मैले चाहिँ खान पाएको छैन अहिलेसम्म, अब कार्यक्रम पछि। अब डेन्जरजी मिलिजुली चौकतिर के छ स्थिति, पानी परिसकेको छ कि परिसकेको छैन? पानी परेको छैन हजुर, जे भने हिजो अस्ति भन्दा आज चाहिँ शीतल भएको छ, बादल लागेको छ, आनन्द छ आज चाहिँ। आज आनन्द छ, अझ पानी पऱ्यो भने अझ आनन्द हुन्थ्यो होइन र? हजुर हजुर हुन्थ्यो त नि। कार्यक्रममा आउनु भएको छ डेन्जरजी, कसलाई सम्झने? पहिलो प्रथम त हजुरलाई धन्यवाद, अनि अर्पण होल युनिटलाई, अनि मेरो खोलेसिमालको आमालाई, अनि कृष्ण बहिनीलाई, सरलाको मम्मीलाई, मेरो राधा छोरीलाई, सिर्जना छोरीलाई, अनि तुलसा छोरीलाई, नातिनीलाई, मलाई डेन्जर काब्री भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई हजुर। डेन्जर चाहिँ आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्कार हजुर। डेन्जर काप्री मिलिजुली चोकबाट आउनुभयो र यो क्रममा एउटा गीत सुन्छौँ, त्यसपछि विश्राम लिन्छौँ भन्ने इसारा राजबाट पाइसकेको छु। तपाईँका लागि यो मिठो भाका अगाडि बढाउँछु र विश्रामपछि फेरि पनि आउनेछौँ। तपाईँ रेडियो अर्पण अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला।

भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध। घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ। भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन। माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनु पर्नेछ। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, फोन 056 5 63 271। कान्छु, तिमी मलाई माया त गर्छौ नि हैन? त्यो पनि सोध्ने कुरा हो र? त्यसो भए बिहे गराउन त। नाइ, दिदीको बिहे नै भएको छैन। मम्मीलाई सोधौ। अहँ, बेलै भएको छैन। त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त। तर बाइक खोइ त। एकैछिन है, म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लै हाल्छु नि। वाउ, यति छिटै? वाउ, यति छिटै? हजुर, हाम्रा सेवाहरू पल्सर 200cc NS बाइक, 220cc का पल्सर बाइकहरू, पिकअप र माइलेज राम्रो भएको विश्वकै सर्वाधिक बिक्री हुने 125cc 150cc का डिस्कभर बाइक, 100cc 125 का प्लाटिना बाइकहरू पाउनुका साथै जिनियन स्पेयर पार्ट्स एक्सचेन्ज अफर, फाइनेन्स सुविधा एवं दक्ष र अनुभवी मिस्त्रीद्वारा सर्भिस ग्राई ढुक्क रहनुहोस्। सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली, खैरनी 4 मगरी चोक पर्सा चितवन, फोन 056 5 83 176, मोबाइल 98 4 51 12 0 32। यो हो रेडियो अर्पण 107.5 MHz। स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी जुटिरहेका छौँ। र कार्यक्रममा आउनका लागि 056 5 63 332 अनि 056 5 63 333 यो दुईवटा नम्बर तपाईँको लागि हामीले खुल्ला राख्ने गर्दछौँ। र यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा मैले आफ्नो मित्र राजबाट पाइसकेको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराक एकबाट राम तामाङ। रामजीको खबर के छ? बसी बसाइ छ है। कसलाई सम्झने आज कार्यक्रममा? धन्यवाद। अनि घर परिवारलाई, अनि सीता लामा, अनि रमेश, अनि वीर विकास, अनि सम्पूर्ण नजारा। हुन्छ, रामजी आउँदै गर्नु होला भने छुट्टिन्छु। नमस्कार। यति बेला राम तामाङ आउनुभएको थियो कुरा एकबाट। फेरि पनि कोही मित्र हुनुहुन्छ आजको कार्यक्रमका सहभागी मित्रहरूमध्येबाट अन्तिम मित्र, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट मिना लामा। मिनाजी कार्यक्रमको अन्तिम आउनु भएको छ, कसलाई सम्झने आज? धन्यवाद। हुन्छ नमस्कार। मिना लामाको रागबाट आउनु भएको थियो। सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। आजको लागि कार्यक्रम अर्पण समर्पणको पनि समय सकिएको छ। जम्मा जम्मै 6 मित्रहरूसँग कुराकानी गऱ्यौँ। कुराकबाट शान्ति लामा, कुराकबाट सुकलाल लामा, कुमरोजबाट सुनिता, मिलिजुली चोकबाट डेन्जर काप्री, कुराक एकबाट राम तामाङ, अनि कुराकबाटै मिना लामा आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउन प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। भोलि फेरि कार्यक्रममा अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पण 3 जेलसम्म तपाईँले सुनिदिनु भएकोमा पुनः एकपटक धन्यवाद दिँदै प्रविधि कक्षका आत्मीय मित्र राजलाई धन्यवाद। रामु आचार्य बिदा हुन्छु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सम्पूर्ण चितवन वासीहरूका लागि खुसीको खबर। प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही जेठ 10 गते शनिबार बिहान 10 बजे शहीद गंगालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुँदैछ। सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। सम्पर्क ओम साईराम अस्पताल टाणी बजार, फोन नम्बर 056-561-966। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। साथै उक्त दिन मुटुको भिडियो एक्सरे इको पनि गरिने जानकारी गराइन्छ। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दारा आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन, ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तोसुकै बाङ्गोटिङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि। हजुर, यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन। अब ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर आउँदै हुनुहुन्छ। समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्। विस्तृत जानकारीका लागि ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर प्राली, रत्नगर 2 टाढी, ओम साईराम अस्पताल भवन, फोन 056-562-766। उमेर 19 पुगिसक्यो, हाइट 6 फुट छ, पढाई ब्याचलर, ट्यालेन्टै छु, तर एउटा गर्लफ्रेन्ड छैन। अहिले त गर्लफ्रेन्ड छैन, यस्तै थोत्रो बाइक चढ्दै हिँडिस भने भोलि तेरो बिहे पनि हुँदैन। मैले जस्तो रोयल इनफिल्ड बुलेट बाइक चढ्नु पर्यो नि। ए सागर, तिमी यहाँ पो? आज बुलेट चढाएर मलाई घुमाउन लाने भने हैन? ओ, साच्ची हो त, आज तिम्रै पालो हो नि। ओके, लेट्स मुभ। ए, कुरो यस्तो पो, त्यसो भए म पनि हिँडे बुलेट किन्न। रोयल इनफिल्ड बुलेट बाइकको चितवनको एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल्स, रत्नगर 2।